हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइदिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राजनी तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दिउँसो 2 बजेको अर्पण समाचार लगत्तै करिब करिब 3 बजीसम्म र तपाईँको सम्झना सन्देशहरूलाई विशेष गरी तपाईँको घर परिवारसम्म पुर्याउँछौँ। यो समयमा तपाईँ आफ्ना आफन्तहरूलाई सम्झिन चाहनुहुन्छ अथवा सन्देश कसैको लागि भनेदेखि फोन गर्नुहोला 056-563-332। यो बाटो आज पनि हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? के भन्नु पर्यो? आकाश थिङ मकवानपुरबाट। अनि के छ आकाशजी हाल खबर? हाम्रो पनि एकदम ठिक छ। के गरेर बस्नु भएको छ हिजो आज? यत्तिकै बसी बसाइ छ, खाजा खानु भयो त? अनि आज कसलाई सम्झिन चाहनुहुन्छ अर्पण समर्पण मार्फत? धन्यवाद। हुन्छ, अहिले भने छिटो आउँदै गर्नुहोस् है। नमस्कार, आकाश आउनु भएको थियो यति बेला मकवानपुरबाट र अर्पण समर्पणको यो श्रृङ्खला हो। तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई फटाफट फोन गर्नुहोला 056-563-332। यो बाटो बिल्कुलै तपाईँको लागि खुल्लै छ र अर्को साथी पनि आइसक्नु भएको छ भन्ने सङ्केत मिलिरहेछ, उहाँलाई पनि स्वागत गर्छु। हेलो नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? मेघनाथजी। अनि के छ मेघनाथजी हाल खबर तपाईँको? हाम्रो पनि एकदम ठिकठाक छ। गर्मी कतिको छ है? के गर्नु, हामी नेपालीलाई जताबाट पनि मारै मार्छ है। अब के गर्ने, सहनै पर्यो होइन। अब शीतल शीतल कता छ त्यति खोज्दै बस्नु पर्यो होइन। अनि के छ, खाजा भयो कि छैन? भएको छैन। ल ठिक छ, अनि तपाईँको सम्झना सन्देश कसको लागि आज? धन्यवाद। हुन्छ मेघनाथजी, छुटौ नमस्कार। मेघनाथ न्यौपानी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खला हो। यो श्रृङ्खलामा एउटा आवाज तपाईँको लागि अगाडि जोड्छु, त्यस पछाडि तपाईँसँग कुराकानी गर्न आउने नै छु। फोन गर्दै गर्नुहोला। साफे बगर कैले गए डोटी, कैले गए साफे बगर कैले गए डोटी, स्टेरिंग घुमाऊ दे जौवन जाने होती। माया लाइए ना, माया लाइए ना, चुकै बित्यो मन बिसाउने स्टेसन पाइएन, चुकै बित्यो मन बिसाउने स्टेसन पाइएन। तैले गयो पश्चिम तैले कैले पूर्व मेची, मैं दायो ल्याउने कि उल्याउने मै गयो आफ्ना दामल साथी भाइको जाए जन्म भयो उमेर छ दायो ल्याउने कि उल्याउने मै गयो आफ्ना दामल साथी भाइको जाए जन्म भयो तपाईँलाई स्वागत गर्न चाहन्छौँ अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ तपाईँको सम्झना सन्देशहरूलाई विशेष गरी यो समयमा रहेर तपाईँको आफन्तसम्म हामी पुर्याउने गर्छौँ र यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म कोरासा अञ्जङबाट जुद्राज तामाङ कोराकबाट जुद्राज तामाङ हजुर अनि के गर्नुहुन्छ जुद्राजजीले बसी बसाउ दिदी बसी बसाउ मात्रै हो हजुर अब काम गर भन्ने सरको घाम लागिरहेको छ बसिरहेको त्यतिकै अहिले चाहिँ बसिराख्नु भएको छ हजुर शीतल शीतलमा त गरिहालिन्छ नि होइन ल ठिक छ अनि के छ खाजा खानुभयो कि खानु भएको छैन नि अब खाने बेला हुन लाग्यो दिदी हुन लाग्यो हजुर ल बिस्तारै बिस्तारै खानु होला है हुन्छ दिदी अनि दाजुहरूले हजुर तपाईँहरूले त हामीले पनि खाइसक्यौँ खाजा अनि तपाईँको सम्झना सन्देशहरू कसको लागि छ सर्वप्रथम हजुरलाई धन्यवाद कन्ट्रोल रुमको दादालाई अनि त्यस पछाडि मेरो घर परिवार मेरो घर परिवार त्यहाँदेखि यहाँ मेरो एकजना साथी छ भाइ कृष्ण भन्ने उसको लागि अनि मेरो दाइहरू अनि भेना दिदी सबैलाई यहाँ बाबुले सबैले सम्झाउँछ हुन्छ अहिले भने छुट है धन्यवाद नमस्कार नमस्कार जुद्राजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खला हो तपाईँ पनि आउन चाहनुहुन्छ यो समयमा आफ्नो आफन्तहरूलाई सम्झिन चाहनुहुन्छ घर परिवारलाई कुनै सन्देशहरू छोड्न चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला 056563332 यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई रेडियो अर्पण 104.5 मेगाहर्जबाट त सुन्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र यति बेला कोही साथी आइसक्नु भएको छ फेरि पनि उहाँलाई स्वागत गर्छु हेलो दिदी नमस्कार राधाजी के छ हाल खबर मेरो पनि सबै ठिक छ एकदम राम्रो छ अहिलेसम्म अलिकति बढी गर्मी छ होइन त्यति हो खाजा खाइसके तपाईँले खानुभयो अनि के छ त काठमाडौँतिरको हाल खबर सुनाउनुहोस् न नयाँ नौलो गर्मी धेरै छैन होला होइन ल ठिक छ आनन्दले बस्नु भएको छ चिसोमा है ल हामीलाई सम्झिँदै गर्नु होला फेरि फेरि भोलि भोलि पनि है अनि अहिले चाहिँ तपाईँको सम्झना सन्देश कसको लागि छ सर्वप्रथम त हजुरलाई धन्यवाद अनि टेक्निसियनमा रहने राजको लागि विष्णु दादाको लागि अर्पण होल युनिटको लागि अनि मेरो घर परिवारको लागि अनि मलाई राधा भनेर चिने नचिने सम्पूर्ण साथीहरूको लागि हुन्छ राधाजी छुटौँ नमस्कार राधा हुनुभएको थियो यति बेला काठमाडौँबाट, र अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ पक्कै पनि, मलाई थाहा छ फोन पनि प्रयास गरिराख्नु भएको छ होला। एक किसिम तपाईँ फोन गर्दै गर्नु 0055 63 332 योबाट तपाईँको लागि खुल्लै छ। यति बेला एउटा आवाज तपाईँको लागि पुनः एकपटक बस आयो जौहिड़ा पोखरा जौहिड़ा पोखरा सुनिसक्नु भएको छ अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा, र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ, हाम्रो यो आवाजलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ आफ्नो आफन्त आफ्नो घर परिवारसम्म कुनै सम्झना सन्देशहरू छोड्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0055 63 332 यो बाटो तपाईँको लागि खुल्लै छ। लगभग लगभग हामी कार्यक्रमको अन्त अन्तमा आइपुग्न लागिसकेका छौँ, एकजना साथीसँग चाहिँ कुराकानी गर्न सक्छौँ कि जस्तो लागिराखेको छ, तपाईँ फोन गरिहाल्नुहोला 0055 63 332 यो बाटो तपाईँको लागि खुल्लै छ। र कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ, कहाँबाट भन्नुहोस् त? हाम्रो पनि एकदम ठिक छ। के गरेर बस्नु भएको छ हिजो आज? के गर्नु है, केही गर्न सकिँदैन, यस्तो घाम झर्किरहेछ, बस्ने त हो होइन। ल ठिक छ, बसिरहेको बेलामा रेडियो अर्पण चाहिँ धेरै सुन्नुहोस्, धेरै माया गर्नुहोस् है। ल ठिक छ, खुसी लाग्यो अन्तमा भए पनि आउनु भयो है। अनि तपाईँको सम्झना सन्देशहरू कसको लागि छ आज? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि मेरो मम्मी बाबालाई, हजुर, अनि बहिनी भाइ, अनि हजुर अङ्कल आन्टीहरू, अनि मलाई बाटो

चितवन, फोन 0556 63 341, एम्बुलेंस 98455 64 222। पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम। हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ। आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ, बाइक एक्सचेन्ज सुविधा, किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम, मगनी चोक पर्सा बजार। फोन 0556 83 169, मोबाइल 98550 61 969। टाढी शोरूम रत्नगर 2 मेन रोड टाढी, फोन नम्बर 0556 61 0057। स्टाइल, परफॉर्मेंस र माइलेज का लागि हिरो मात्र मार्शल इम्पोरियम मा। रेडियो अर्पण 104.5 MHz। संविधान सभाका समितिहरूका सभापति चयनबारे दलहरू सहमतिमा पुग्न सकेनन्, निर्वाचनबाटै टुङ्गो लगाउने तयारी भइरहेको संसद सचिवालयको भनाई। निर्वाचन आयोगद्वारा संविधान सभा उपनिर्वाचनका लागि आचार संहिता जारी, महाधिवेशनबारे छलफल गर्न एमाले थाई कमिटी बैठक जारी। सरकारले छिटै पेट्रोलियम पदार्थको मूल्य बढाउन लागेको संचार मन्त्री रिजालको भनाई। सगरमाथा क्षेत्रमा हिम पहिरोमा पर्ने मध्ये अझै 3 जना बेपत्ता, शेर्पाहरूद्वारा विभिन्न माग राख्दै सगरमाथा नचढ्ने घोषणा। दक्षिण कोरियामा हालै भएको डुङ्गा दुर्घटना लापरवाहीको प्रकाष्ठ भएको कोरियाली राष्ट्रपति हेगको भनाई। युक्रेनमा हिजो भएको गोली प्रहारको घटनाबारे अनुसन्धान गरिने। र एसएसए प्रिमियर ट्रफी क्रिकेट प्रतियोगिताका लागि क्यानद्वारा 18 जना खेलाडीको 6 वटा आइपिएलमा आज चेन्नई सुपर किङ्स र दिल्ली डियर डेभिल्स भिड्ने। वाह बाजा, सिरक ब्लाङ्केट ल्याइदियो, फेरि तिम्रो हुनेवाला त्यो नातिनी बुहारीको लागि कुर्ता सलवार पनि चाहियो। ल, यो नाति प्रज्ञाको कुरो सुन्दा पनि हाँसै उठेर आउँछ भनेको, कति हाँस्ने, म त हाँसेरै मर्ने भयो। सौरा चोकमा रहेको है ओम नपट्टि पुस्तकालयमा गएर सबै सामान ल्याऊ भनेको, त्यति बुद्धि पनि छैन यो नाति प्रज्ञाको, कति हाँस्ने, म त हाँसेरै मर्ने भयो। विभिन्न किसिमका स्वदेशी तथा विदेशी सटिङ सुटिङ साडी, कुर्ता सलवार, फाइबर सिरक ब्ल्याङ्केट, विवाह व्रतबन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ। न त मोल मोलाइको झन्झट, न ठगिने डर। ओम नवदीप वस्त्रालय, रत्नगर 1 सौराहा चोक चितवन, प्रोप्राइटर हरिकुमार श्रेष्ठ। फोन नम्बर 0556 63 316, मोबाइल 98550 57 924। दलहरूबीच सहमति जुट्न नसकेपछि संविधान सभा अन्तर्गतका विषयगत समितिहरूको नेतृत्वमा मतदानबाट चुनिने भएको छ। नेतृत्व चयनका लागि आज चुनावी प्रक्रियासँगै मिति तोकिने भएको हो। संविधान सभाका अध्यक्षले निर्वाचन प्रक्रियाको निर्णय गरेपछि संसद सचिवालयले सूचना टाँस गरी निर्वाचनको मितिसहितको कार्यतालिका प्रकाशन गर्ने भएको छ। संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले संविधान सभाका अध्यक्षले निर्वाचनको मितिसहित निर्णय गरेपछि संविधान सभाका महासचिवले चुनावी सूचना निकालेर निर्वाचनको मिति र प्रक्रियाको जानकारी गराउने उहाँले बताउनुभयो। संविधान निर्माणको कार्यतालिका अनुसार वैशाख 15 गतेसम्म सभापति छानिसक्नुपर्ने भए पनि एक साताको समय बाँकी रहँदासम्म कुनै पनि समितिको सभापति छानिएको छैन। निर्वाचन आयोगले आगामी असार 8 गते हुने संविधान सभा उपनिर्वाचनका लागि आचार संहिता जारी गरेको छ। आयोगले सरकार, स्थानीय निकाय, राजनैतिक दललाई गएको शुक्रबार, उम्मेद्वारलाई जेठ 11 गते र गैर सरकारी संस्था तथा संचार माध्यमहरूलाई जेठ 18 गतेदेखि लागू हुने गरी आचार संहिता जारी गरेको निर्वाचन आयोगले जनाएको छ। असार 8 गते काठमाडौँ 2, चितवन 4, बर्दिया 1 र कैलाली 6 उपनिर्वाचन हुने भएको छ। प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन यसअघि आयोगद्वारा तयार निर्वाचन आचार संहिता नै लागू गरिएको जानकारी दिनुभयो। उपनिर्वाचनका लागि उम्मेद्वारले जेठ 11 गते मनोनयन दर्ता गर्ने र 18 गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकिएको छ। 2-2 निर्वाचन क्षेत्रबाट जितेका उम्मेद्वारले एक ठाउँबाट राजीनामा दिएपछि 4 निर्वाचन क्षेत्र रिक्त भएका थिए। चितवन क्षेत्र नम्बर 4 काङ्ग्रेस सभापति सुशील कोइराला, कैलाली 6 काङ्ग्रेसकै वरिष्ठ नेता शेरबहादुर देउवा, काठमाडौँ 2 एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र बर्दिया 1 एमालेकै उपाध्यक्ष वामदेव गौतमले छाड्नु भएको छ। आसन्न नवमहाधिवेशनको विषयमा छलफल गर्न नेकपा एमालेको थाई कमिटिको बैठक अहिले बसिरहेको छ। पार्टी कार्यालय मदन नगर बल्खुमा जारी बैठकमा महाधिवेशनमा पेश गर्ने दस्तावेजको विषयमा छलफल भइरहेको बताइएको छ। महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा विवाद भएपछि दस्तावेजले अन्तिम रूप पाएको छैन। दस्तावेज तयार गर्ने जिम्मा अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेललाई दिएको थियो। थाई कमिटीले महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजबारे सहमति जुटाउने दावी गरिएको छ। अन्तत सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने भएको छ। सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि मूल्य वृद्धि गर्नुको विकल्प नरहेको स्पष्ट पार्नु भएको हो। नेपाली काङ्ग्रेसको मेची महाकाली अभियानका क्रममा विराटनगर पुग्नुभएका मन्त्री रिजालले पत्रकारहरूसँग कुराकानी गर्दै छिटै पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने जानकारी दिनुभयो। संसदीय समितिको रिपोर्ट आउने बित्तिकै मूल्य बढ्ने उहाँको भनाइ छ। केही महिना अघि मात्रै बढेको मूल्य घटाएको केही समय बित्न नपाउँदै सरकार फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारीमा लागेको हो। एक अर्को प्रसंगमा मन्त्री रिजालले सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा सरकारले मध्यम विकल्प अप्नाएको बताउनुभयो। द्वन्दकालका घटना चर्काउने वा गम्भीर मानवाधिकार उल्लङ्घनका घटनामा आम माफी दिने दुवै कार्य उचित नहुने भएकाले बीचको बाटोबाट समस्या समाधान गर्ने गरी विधेयक ल्याइएको मन्त्री रिजालको भनाइ छ। एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर राई माझीले स्थानीय निकायको निर्वाचनलाई भन्दा संविधान निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ। स्थानीय निकायको निर्वाचन र संविधान निर्माण दुवै एकै वर्ष हुन नसक्ने उहाँको भनाइ थियो। एकीकृत नेकपा माओवादी अर्घखाँचीको तेस्रो जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै राई माझीले सरकार एक वर्षभित्रमा संविधान निर्माण गर्नतर्फ अग्रसर हुन नसकेको आरोप लगाउनुभयो। उहाँले नेपालको शान्ति प्रक्रिया बिथुल्न विदेशीहरूले डलरको खेती गरेको भन्दै सबैलाई सचेत हुन आग्रह गर्नुभयो। सगरमाथा क्षेत्रमा शुक्रबार गएको हिम पहिरोमा अझै 3 जना बेपत्ता रहेका छन्। हिम पहिरोमा परि 13 जनाको मृत्यु भएको थियो भने घाइते भएका 6 जनाको काठमाडौँमा उपचार भइरहेको छ। 50 जना आरोहीहरूको टोली पहिलो आदर शिविरबाट दोस्रो तर्फ गइरहेका बेला 5,900 मिटरको उचाइमा हिउँ पहिरो खसेको थियो। मृत्यु हुनेमा धेरै जसो आरोहणमा गएका सहयोगी तथा गार्डहरू रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। आरोहणको सिजन सुरु हुँदा ठूलो हिउँ पहिरो गएपछि सगरमाथा चढ्न गएकाहरू पनि अन्यलमा परेका छन्। यसैबीच सर्वोच्च शिखर सगरमाथाका आरोही तथा आरोहणमा सहयोग गर्ने शेर्पाहरूले 12 बुद्धी माग राख्दै यस वर्ष सगरमाथा नचढ्ने घोषणा गरेका छन्। गत शुक्रबार गएको हिम पहिरोका कारण 13 जनाको मृत्यु भएपछि सन् 2014 आरोहणको कालो वर्षको रूपमा घोषणा गर्दै शेर्पाहरूले यो वर्ष सगरमाथा नचढ्ने घोषणा गरेका हुन्। पहिरोमा परि आफ्ना आफन्ती तथा साथीहरू गुमेको भन्दै आधार शिविरमा बसेको सिनियर गाइड आरोहण टोलीका नेता तथा सहयोगीहरूको बैठकले यो वर्ष सगरमाथा नचढ्ने र चढ्नका लागि आधार शिविर पुगेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। यसैबीच बैठकले सम्पूर्ण आरोहीलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, आरोहणका क्रममा मृत्यु भएका मृतकका बालबच्चालाई निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, आरोही सहयोगीहरूको जीवन बिमा बढाएर 20 लाख पुर्याउनु पर्ने लगायतका 12 बुँदे माग राखेका छन्। ठगी गरेको आरोपमा प्रहरीले ललितपुरको एकान्त कुनामा रहेको बागमती अञ्चली यातायात व्यवस्था कार्यालयबाट 43 जना दलाललाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी निरीक्षक नरेन्द्र चन्द्र समीर चन्द्र बस्नेतको संयुक्त टोलीले आज बिहान 43 जना दलाललाई पक्राउ गरेको एसपी घनश्याम अर्यालले जानकारी दिनुभयो। पक्राउ परेकाहरूलाई अहिले महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ। छानबिनपछि उनीहरूलाई ठगीको मुद्दा चलाउने तयारी भएको एसपी अर्यालले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डाक्टर तारानाथ पाण्डेले धादिङको नलाङमा कृषि तथा पर्यटनको प्रचुर सम्भावना रहेको बताउनु भएको छ। 2 महिना अघिदेखि नलाङ गाविसमा कृषि पर्यटनको सम्भाव्यता अध्ययन गरिरहनुभएका सहसचिव डाक्टर पाण्डेले अध्ययनबारे जानकारी दिँदै नलाङ जिल्लाको अर्को पर्यटन गन्तव्य हुने र बहुपर्यटनको सम्भावना रहेको उल्लेख गर्नुभयो। पर्यटन मन्त्रालयबाट यस वर्ष धादिङ जिल्लाका नलाङ, मैदी, धुसा र गजुरी गाविसमा कृषि तथा पर्यटनको सम्भाव्यता अध्ययन गर्न लागेको कार्यक्रममा जानकारी गराइएको छ। नलाङको भैरिनीमा गाई पालन, तारन लाङमा बाख्रा पालन, मौरी पालन गर्न सकिने र पालेको गुरुङ गाउँमा गुरुङ संस्कृति सहितको होमस्टेको लागि प्रचुर सम्भावना रहेको डाक्टर पाण्डेले बताउनुभयो। गोली प्रहारको विरोधमा परीक्षा बहिष्कार गरेका विद्यार्थीहरूले पूर्ण परीक्षाको माग गर्दै आजदेखि धनुषा जिल्लाका सम्पूर्ण निजी र सरकारी विद्यालय तीन दिनका लागि बन्द गरेका छन्। एसएलसी परीक्षाका क्रममा गत सहित 11 गते सुरक्षाकर्मीले चलाएको गोली प्रहारको विरोधमा विद्यार्थीहरूले धनुषाको दभौली र एदुकुहामा एसएलसी परीक्षा केन्द्रमा सामाजिक विषयको परीक्षा बहिष्कार गरेका थिए। परीक्षा बहिष्कारपछि प्रशासन अभिभावकको सहमति अनुसार अन्य विषयको परीक्षा सञ्चालन भए पनि परीक्षा नियन्त्रण कार्यालयले बहिष्कार गरिएको परीक्षा पुनः सञ्चालन गर्न पहल नगरेको भन्दै विद्यार्थीले शैक्षिक संस्था बन्द गरेका हुन्। सम्बन्धित निकायले यस विषयमा गम्भीरतापूर्वक नलिए सशक्त आन्दोलन गरिने विद्यार्थीहरूले चेतावनी दिएका छन्। राष्ट्रिय खबरमा विदेश र खेल खबर बाँकी नै छन्। नेपाल वाणी नेटवर्क सुन्दै रहनु होला। नमस्कार खडानन्द गुरु। नमस्कार नमस्कार। लौ न गुरु, मेरो यो गाडी जहाँ लागेर सर्भिस गरे पनि टल्किँदै टल्किएन। मेरो हात हेरेर भनिदिनु पर्यो, यो गाडीलाई कहाँ लग्यो भने नयाँ जस्तै हुन्छ। लौ न गुरु। नारायण नारायण काशी काशी, हेर्न यो बच्चाको बुद्धि, यस्तो कुरो पनि हात हेरेर भन्नुपर्छ त? यस्तो कुरो त सबैले थाहा छ नि। खैरनी चार मगनी चोक पर्सामा रहेको कङ्काली अटो वर्कसपमा जाऊ न, तिम्रो गाडी नयाँ जस्तै हुन्छ नि। पूर्वी चितवनमा पहिलो पटक हाइड्रोलिक तरिकाले काम गरिने ज्याकवास। हामी कहाँ सम्पूर्ण किसिमका लाइट गाडीहरू, डेन्टिङ पेन्टिङ तथा इलेक्ट्रिक सम्बन्धी सम्पूर्ण काम गरिन्छ। सम्पर्क कंकाली अटो वर्कसप खैरनी चार मगनी चोक पर्सा उपहार मार्बल सँगै प्रोप्राइटर कृष्ण बिक। मोबाइल 98036363466। हाई रविन, के हो सुस्त बब्बाल छ त? जताततै तिम्रै सुसको चर्चा सुन्छु त, के हो यसको राज? तिमीले पनि मेरो सुसकै कुरा गरेको, मेन रोड टाढीमा रहेको सुप्रिया फुटवेयर कलेक्सनबाट किनेको हो नि। त्यहाँ त आधुनिक डिजाइनका स्वदेशी तथा विदेशी ब्रान्डेड पार्टी सुज, स्पोर्ट्स सुज, विभिन्न मोडलका कन्भर्स सुजहरू, लेडिज तथा जेन्ट्स सेन्डलहरू र स्कुल बोर्डिङ तथा कलेजका सुजहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। सम्पर्क सुप्रिया फुटवेयर कलेक्सन, रत्नगर 2 मेन रोड टाढी, कर्माचार्य हार्डवेयरको ठिक अगाडि, प्रोप्राइटर झलक नेपाली दुर्गा दुलाल। मोबाइल 98450064002। साथै हाम्रो सेवा टाढी हङकङ बजारमा। राष्ट्रिय खबरमा अब विदेशका खबर। दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हेगले कोरियामा हालै भएको डुङ्गा दुर्घटना लापरवाहीको प्रकाष्ठ भएको बताएकी छिन्। राष्ट्रपति हेगले दुर्घटना लगत्तै सरकारको ले उठाउनु पर्ने प्रारम्भिक कदममा कमजोर भएको स्वीकार गरेकी छिन्। उद्धारमा ढिलाइ भएको भन्दै दुर्घटनामा परेका यात्रुका आफन्त आक्रोशित बनेपछि उनको यस्तो धारणा आएको हो। उनले डुङ्गाका प्रमुख चालक र केही कर्मचारीको व्यवहारलाई आफूलाई चित्त नबुझेको भनी उल्लेख गरेकी छिन्। यसैबीच गत बुधबार समुद्रमा डुबेको डुङ्गाका कर्मचारी र दक्षिण कोरियाली तट रक्षक समूहबीच भएको अन्तिम कुराकानीको विस्तृत विवरणले त्यस बेला डुङ्गामा उत्पन्न अन्यल र त्रास खुलस्त पारेको छ। यात्रुहरू बाहिर निस्किनु भन्दा पहिला नै प्रमुख चालकले पानी जहाज छोडेकाले धेरै यात्रुले आफूले कुनै सूचना नसुनेको बताएका छन्। अब अनुसन्धान यसै विषयमा केन्द्रित हुने अनुमान गरिएको छ। दुर्घटनामा ज्यान गुमाएका 64 जनाको शव फेला परेको र 238 जना अझै बेपत्ता रहेको बताइएको छ। ढुङ्गामा सवार 476 जना यात्रुहरू मध्ये 174 जना यात्रुको उद्धार गरिएको थियो। युक्रेनले पूर्व युक्रेनमा हिजो भएको गोलीकाण्डको अनुसन्धान गर्ने बताएको छ। रुस समर्थित पृथकतावादीहरूले सञ्चालन गर्दै आएको सोभियान्स सहर नजिकैको एक सुरक्षा जाँच चौकीमा भएको गोली प्रहारबाट 5 जनाको मृत्यु भएपछि युक्रेनले त्यसको छानबिन गर्ने बताएको हो। यो घटनालाई लिएर युक्रेन र रुस बीच थप तनाव उत्पन्न भएको छ। रुसको विदेश मन्त्रालयले पूर्वी युक्रेनमा भएको घटनाप्रति आपत्ति जनाउँदै युक्रेनका राष्ट्रवादीले आक्रमण गरेको आरोप लगाएको छ। रुस समर्थक पृथकतावादीहरूले युक्रेनमा पूर्वी शहरका सरकारी भवनहरू कब्जामा लगिरहेको बेला हिजो गोली प्रहार भएको हो। अब खेल खबर। नेपाल क्रिकेट संघले एसोसिएट प्रिमियर ट्रफी क्रिकेट प्रतियोगिताका लागि 18 जना खेलाडीको छनौट गरेको छ। संघले यही वैशाख 16-25 गतेसम्म मलेसियामा हुन गइरहेको एसोसिएट प्रिमियर ट्रफी क्रिकेटमा क्रिकेट प्रतियोगिताका लागि 18 खेलाडीको नाम आज सार्वजनिक गरेको हो। प्रतियोगिताका लागि क्यानले पारस खड्काको नेतृत्वमा 18 खेलाडी छनौट गरेको हो। टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषवाकर, वसन्त रेग्मी, सुभाष खकुरेल, विनोद भण्डारी, सागर पुण्ड र सोमपाल कामी यथावत रहेका छन्। त्यसै अमृत भट्टराई, भुवन कार्की, नरेश बुढायर, राम नरेश गिरी, एकेमान कुमाल पनि टोलीमा कायम रहेका छन्। यसैबीच अलराउन्डर मेहबुब आलम, त्यसै गरी स्पिनर राजकुमार प्रधान, पुष्प थापा र आरिफ शेखलाई पनि अन्तिम 18 समेटिएको छ। उनीहरूलाई एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा देखाएको प्रदर्शनको आधारमा छनौट गरिएको हो। थापा र शेख पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन्। मेहबुब आलम र राजकुमार प्रधान भने लामो समयको अन्तरालमा टिममा पुनः आगमन भएका छन्। अविनाश कर्ण, राहुल विश्वकर्मा, अनिल मण्डल, जितेन्द्र मुखिया, प्रदीप एरी भने टोलीमा परेका छैनन्। आइपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज चेन्नई सुपर किङ्स र दिल्ली डियर डेभिल्स भिड्ने भएका छन्। नेपाली समयअनुसार राति 8:15 युएईको आबुधाबीमा हुने प्रतिस्पर्धामा चेन्नई सुपर किङ्स महेन्द्र सिंह धोनीको कप्तानीमा मैदानमा उत्रदा दिल्ली डियर डेभिल्सलाई दिनेश कार्तिकले सम्हाल्नेछन्। जारी प्रतियोगितामा दुई खेल खेलिसकेको दिल्ली एकमा जित र एकमा पराजित हुँदै 2 साथ 5 स्थानमा छ भने एक खेल मात्र खेलेको चेन्नई तालिकामा खाता खोल्न सकेको छैन। गैरातीको खेलमा किङ्स 11 पन्जाबले राजस्थान रोयल्स 7 पराजित गर्दै लगातार दोस्रो जित आत्मसात गरेको छ। जीसँगै पन्जाब 4 अङ्कसहित दोस्रो स्थानमा छ। प्रतियोगितामा 4 अङ्क जोडेको बेङ्गलोर नेट रन रेटका आधारमा शीर्ष स्थानमा रहेको छ। राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक। संविधान सभाका समितिहरूका सभापति चयनबारे दलहरू सहमतिमा पुग्न सकेन, निर्वाचनबाटै टुङ्गो लगाउने तयारी भइरहेको संसद सचिवालयको भनाई। निर्वाचन आयोगद्वारा संविधान सभा उपनिर्वाचनका लागि आचार संहिता जारी, महाधिवेशनबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै। सरकारले छिट्टै पेट्रोलियम पदार्थको मूल्य बढाउन लागेको संसार मन्त्री रिजालको भनाई। शेर्पाहरूद्वारा विभिन्न माग राख्दै सगरमाथा नचढ्ने घोषणा, सगरमाथा क्षेत्रमा हिम पहिरोमा पर्ने मध्ये अझै 3 बेपत्ता। दक्षिण कोरियामा हालै भएको डुङ्गा दुर्घटनामा लापरवाही भएको पराकाष्ठा भएको कोरियाली राष्ट्रपति हेको भनाई। युक्रेनमा हिजो भएको गोली प्रहारको घटनाबारे अनुसन्धान गरिने। र एसएससी प्रिमियर ट्रफी क्रिकेट प्रतियोगिताका लागि क्यानद्वारा 18 खेलाडीको छनौट, आइपिएलमा आज चेन्नई सुपर किङ्स र दिल्ली डेभिल्स भेट्ने। हवस् त, नेपाल वाणी नेटवर्क मार्फत प्रसारण भइरहेको दिउँसो 3 राष्ट्रिय खबर सकियो। प्राविधिक साथी शुभराज बराललाई धन्यवाद। अहिलेलाई सन्तोष र म बिदा भयो। नमस्कार। रेडियो अर्पण 104.5 मेगाहर्ज। टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर चौराचोक टाढीमा। बेटर पावर, बेटर माइलेज, बेटर इन्जिन, बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस्। 2011 मा स्कुटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110cc को वेगो स्कुटर। टीवीएस कंपनी को रेसिंग टीम ले बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर 180cc। 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त अपाची आरटीआर 160cc। सम्पर्क चितवन टाढी अटो लिङ्क प्रणाली, टिभीएस अथोराइज्ड डिलर, रत्ननगर 104 टाढी चितवन, फोन नम्बर 056-562-013। पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक, तपाईँको यात्राको भरपर्दो साथी। यतातिर छोडी छोडी नजानु है उता, यतातिर छोडी छोडी नजानु है उता, भर्खराको फेसनको पाइन्छ लुगा जुत्ता, मनकामना मनकामना फ्यान्सी 1000 हाई स्कुल र टाढीको बजारमा, मनकामना फ्यान्सी 1000 हाई स्कुल र टाढीको बजारमा। हजुर, हामी कहाँ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता, चप्पल, ब्याग साथै विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर बमोजिम जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइन्छ तथा स्काई सुज, बी अफ डियर हिल सुज, शिखर सुज, मकालो फुटवेयर र विभिन्न कोरियन र थाइल्यान्ड जुत्ता चप्पलहरू पाइन्छ। सम्पर्क मनकामना फेन्स स्टोर्स, रत्नगर 2 हाई स्कुल रोड टाढी चितवन, फोन नम्बर 0556-562-357, मोबाइल नम्बर 98450-44-399, प्रोप्राइटर रमेश लोहानी।

गाउँदाखेरि रोजीको धुन जस्तो मारुनीको तार, मारुनीको तार, मारुनीको तार, दुई दिने मायाले पार्नु पार्यो कालो, पार्नु पार्यो कालो। जातै बैली मन मात्रै लोभ्याउने हो भोकतिरी खाउडाएर शोक सुर्ता जगाउने मेरो माया हरियाली जस्तो मन रमाउने हिउँदको घाम जस्तो मारुनीको तार, मारुनीको तार, मारुनीको तार, दुई दिने मायाले पार्नु पार्यो कालो, पार्नु पार्यो कालो। वचन पक्का दिउला कान्छे मेरो माया वैशाखको फुल जस्तो तिर्खा मेट्ने पानीको मुल जस्तो मेरो माया वैशाखको फुल जस्तो तिर्खा मेट्ने पानीको मुल जस्तो मारुनीको तार, मारुनीको तार, मारुनीको तार, दुई दिने मायाले पार्नु पार्यो कालो, पार्नु पार्यो कालो, पार्नु पार्यो कालो। Thank you. आकार पाउँछु मादल भए